नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा अर्पण शुभ साँझको अर्को एउटा रमाइलो बसाइ लिएर आज पनि हामी तपाईँलाई नै भेट्नको लागि तपाईँसँग रमाइलो कुराकानी गर्नको लागि उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा हुनुहुन्छ यति बेला विष्णु अनि तपाईँको साथमा छु म प्रतीक्षा। तपाईँलाई थाहा नै छ अर्पण शुभ साँझको व्यवसाय लिएर हामी हरेक दिन आउने गर्छौँ। साँझ 7 बजे पछाडि तपाईँहरूको माझमा उपस्थित हुन्छौँ। करिब करिब 7:30 सम्म रहन्छ तपाईँसँग र मिठा मिठा लोकदोरी भाकाहरू यो समयमा रहेर तपाईँको लागि प्रस्तुत गर्छौँ अनि तपाईँको सम्झनालाई पनि तपाईँको आफन्तसम्म पुर्याउँछौँ। सम्झिन चाहनुहुन्छ यो समयमा हामीले बजाउने भाका मार्फत आफ्नो आफन्तलाई भनेदेखि चाहिँ फोन गर्नुहोला 0655-63-332। आज पनि यो बाटो हामीले तपाईँको लागि खुल्ला गरिसकेका छौँ र यति बेला अर्पण शुभ साँझको व्यवसायमा कोही साथी आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। हेलो, रेडियोको आवाज सानो बनाउनुहोस् न। हेलो, कहाँबाट को बोल्दै हुनुहुन्छ? शिव चेपाङ, जीवन जीवन चेपाङ भन्नुभएको थियो। रेडियोको भोल्युम एकदमै ठुलो बनाउनु भएको थियो। तपाईँले फोन लागिसके पछाडि चाहिँ रेडियोको आवाज एकदमै सानो बनाउनु होला, किनकि अलिकति त्यही आवाजले चाहिँ डिस्टर्ब गर्छ हामीलाई, त्यही भएर रेडियोको आवाज चाहिँ सानो बनाउनुहोस्, अलिकति टाढा राख्नुहोस् रेडियोलाई अनि फोन गर्नुहोला। 0655-63-332 यो बाटो हामीले तपाईँको लागि खुल्ला गरिराखेका छौँ र आउन चाहनुहुन्छ एकैछिन भए पनि हामीसँगै रमाइलो कुराकानी गर्न चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला। 0655-63-332 यो बाटो तपाईँको लागि खुल्लै छ र अर्पण शुभ साँझको व्यवसायलाई तपाईँले यति बेला रेडियो अर्पण 104.5 मेगाहर्जबाट त सुन्नु भएको छ, साथसाथै इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ। भर्खरै बजारमा भित्रिएका, केही समय अगाडि बजारमा भित्रिएका सबै खालका भाकाहरूलाई अर्पण शुभ साँझको व्यवसायमा रहेर हामी प्रस्तुत गर्ने गर्छौँ र आज पनि तपाईँलाई नै मनपर्ने खालका लोकदोहोरी भाकाहरू मैले तपाईँको लागि लिएर आएको छु र तपाईँ पनि आउन चाहनुहुन्छ एकैछिन भए पनि हामीसँगै कुराकानी गर्न चाहनुहुन्छ, दिनभरिको थकालाई एकैछिन भए पनि आफूबाट अलिकति टाढा राख्न चाहनुहुन्छ भनेदेखि चाहिँ फोन गर्नुहोला। र यति बेला कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, हेलो, हेलो, कोही साथी हुनुहुन्थ्यो, मलाई विष्णुजीको चाहिँ इसारा मिलिसकेको थियो तर उहाँसँग पनि कुराकानी गर्न सकिनँ, सुरुवातमा नै अलिकति कुराकानी हुन सकेन, त्यही भएर पनि अलिकति तपाईँहरूसँग कुराकानी हुन नसकेका हो कि जस्तो लागिरहेको छ। फोन गर्नुहोला 0655-63-332 यो बाटो तपाईँको लागि खुल्लै छ। यति बेला अर्पण शुभ साँझको व्यवसायमा एउटा भाका तपाईँको लागि राख्छु, तपाईँलाई निकै नै मन परेको भाका, तपाईँले अत्यधिक रुचाउनु भएको भाका यति बेला अर्पण शुभ साँझको व्यवसायमा तपाईँकै लागि। माया के गर्दै होली लाग्दैन निदै जोटी न बोले तिम्रो बोली न सुने म पागल सरी हुन्छु। फोन गर्न त मोबाइलमा प्याले छैन भाइ सानो, सुत्ने बेला भएपछि म्यासेज पठाइदिन्छु। के गर्दै होली लाग्दैन निदै एकचोटी न बोले तिम्रो बोली नसुने तिम्रो बोली नसुनेमा पागल सरी हुन्छु। निकै नै मिठो भागत तपाईँले सुनिसक्नु भएको छ र पनि शुभ साँझको यो बसाई तपाईँ सुनिराख्नु भएको छ र विशेष गरी यो साँझको लागि किसिम भए पनि तपाईँसँग कुराकानी गर्नको लागि यस्तै मिठा मिठा लोकधुरी भाकाहरू तपाईँको लागि प्रस्तुत गर्न हामी उपस्थित हुने गर्छौँ। 0055 63 332 बाटो हामीले तपाईँको लागि खुल्ला गरिराखेका छौँ र यति बेला कोही साथी आइसक्नु भएको छ, उहाँसँग चाहिँ कुराकानी हुन्छ कि जस्तो लागिरहेछ। हेलो हजुर नमस्कार। नमस्कार दिदी, कहाँबाट को बोल्दै हुनुहुन्छ? कोरागबाट विक्रम। हजुर कोरागबाट विक्रम दिदी। कोरागबाट विक्रम चेपाङ, के गर्नुहुन्छ विक्रम जी? आ बसी बसौ दिदी। अनि रेडियो अर्पण कतिको सुन्नुहुन्छ? आ सुन्छु दिदी। आज फोन पहिलो पटक गर्नु भा हो विक्रम जी? हेलो दिदी, मेरो आवाज त सुन्नु भएको छ? सुनिरहेको छु दिदी। कसो सम्झिनुहुन्छ रोपण शुभ साँझ मार्फत आज? विक्रमजी हुनुहुन्थ्यो, आज फोन लाइनमा नै समस्या हो कि जस्तो लागिराखेको छ, तपाईँसँग राम्रोसँग कुराकानी हुन सकिराखेको छैन, तैपनि प्रयास गर्नुहोस्। 0055 63 332 बाटो तपाईँको लागि खुल्लै छ, तपाईँसँग कुराकानी हुनेछ यो आशा लिएको छु। र सुरुवातमा नै कुराकानी हुन सकेन, त्यही भएर पनि तपाईँहरूसँग अलिकति कुराकानी हुन सकिराखेको छैन, अलिकति फोन लाइनमा समस्या नै भएर हुनसक्छ, सुरुवाती चरण नै अलिकति खराब भयो, त्यही भएर पनि हो कि। र तपाईँ आउनुहोला, एकैछिन भए पनि तपाईँको थकानलाई मेटाउनको लागि हामी उपस्थित भएका छौँ। अर्को साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो। हेलो हजुर नमस्कार। नमस्कार दिदी, कहाँबाट को बोल्दै हुनुहुन्छ? म हेटौडाबाट रितु लामा। हेटौडाबाट रितु लामा, हजुर के गर्नुहुन्छ रितुले? अहिले बसी बसाई हो। अहिले बसी बसाई, पहिला के गर्नुहुन्थ्यो? पढ्दै थियो। पढ्दै हुनुहुन्थ्यो, हजुर। कहाँ पुर्याउनु भएको थियो नि पढाइलाई? एसएलसी दिएर बस्नुभएको छ। ए एसएलसी दिएर बस्नु भएको छ, कस्तो भयो एक्जाम? एकदम राम्रो भयो दिदी, रिजल्ट पनि एकदम राम्रो आओस्, तपाईँले सोचे भन्दा अझै राम्रो आओस्, तपाईँलाई शुभकामना छ। थ्याङ्क यू। अनि अर्पण शुभ साँझ मार्फत आजको कसलाई सम्झिनुहुन्छ? सर्वप्रथम हजुरलाई धन्यवाद, प्राविधिक दाईलाई, मेरो घर परिवारलाई, हजुर मेरो साथीहरू भन्नुपर्दा सुशीला, सुस्मिता, सुन्तली, सुकु र मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई। हुन्छ अहिले भने छुट्यौ है। नमस्कार। नमस्कार। अर्पण शुभ साँझको व्यवसाय तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा र साथसाथै इन्टरनेट अनलाइनबाट पनि सुनिराख्नु भएको छ www.radioarpan.com.np लगइन गरेर फोन गर्दै गर्नुहोला। 0055 63 332 बाटो तपाईँको लागि खुल्लै छ यति बेला भने अर्पण शुभ साँझको व्यवसायमा प्रीतिको फुल सुख छ हजुर। बरु म त संसारमा रहन्न मायाको मन दुख्यो कि सहन्न, प्रीतिको फुल सुख छ हजुर। मेरो बारे नराम्रो नभन कसैले, मायाको मन दुख्छ हजुर। संसारमा रहन्न मायाको मन दुख्यो कि सहन्न, प्रीतिको फुल सुख छ हजुर। मेरो बारे नराम्रो नभन कसैले, मायाको मन दुख्छ हजुर। मेरी मायाको मन दुख्छ हजुर। हजुर बाहेक अरू केही बुझ्दिन, मलाई रौने देउतानी पुज्दिन, प्रीतिको फुल सुक्छ हजुर मेरो बारे नराम्रो नभन कसैले, मायाको मन दुख्छ हजुर अरू केही बुझ्दिन, मलाई रौने देउतानी पुज्दिन, प्रीतिको फुल सुक्छ हजुर मेरो बारे नराम्रो न कसैले, मायाको मन दुख्छ हजुर मेरी मायाको मन दुख्छ हजुर कृतिको फुल सुक्छ हजुर। निकै नै मिठो खालको भागा तपाईँले सुन्नु भएको छ, अर्पण शुभ साँझको व्यवसाय तपाईँ सुनिराख्नु भएको छ र तपाईँको थकालाई एकैछिन भए पनि तपाईँबाट टाढा राख्नको लागि यिनै मिठा मिठा लोकधोरी भाकाहरू तपाईँको लागि प्रस्तुत गरिराखेका छौँ, तपाईँसँग पनि कुराकानी गरिराखेका छौँ। त्यसो त आज अलिकति फोन सम्पर्कमा फोन लाइनमा समस्या हो कि जस्तो लागिराखेको छ, तपाईँसँग राम्रोसँग कुराकानी हुन सकिराखेको छैन। यति बेला कोही साथी आउनु भएको छ भन्ने सङ्केत मिलेको छ, उहाँलाई स्वागत गर्छु। हेलो हेलो हेलो हजुर नमस्कार, कोही साथी हुनुहुन्छ तर उहाँको आवाज मैले बुझ्न सकिराखेको छैन। हेलो हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? कुराकबाट शर्मिला। के छ शर्मिला हाल खबर? ठिकै छ। खाना खानु भयो त शर्मिलाजी? खाना खानु भयो? कति बेला खाने त? ल ठिक छ, अनि अब बज्ने भाका मार्फत कसलाई सम्झिनुहुन्छ? धन्यवाद। हुन्छ छुटौ है, नमस्कार। शर्मिला आउनुहुन्थ्यो यति बेला र अर्पण शुभ साँझको व्यवसायी हो, तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 0055 63 332, यो बाटो तपाईँको लागि खुल्ला छ। नेटवर्कमा अलिकति समस्या भएर होला तपाईँसँग राम्रोसँग स्पष्टसँग कुराकानी गर्न चाहिँ सकिराखेका छैनौँ, तैपनि तपाईँसँग कुराकानी गर्ने चाहना चाहिँ अझै छ, फोन गर्नुहोला र तपाईँ आउने बाटो पनि हामीले खुल्ला गरिराखेका छौँ। अर्पण शुभ साँझको व्यवसायमा यति बेला अर्को साथी पनि आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? के भन्नु पऱ्यो? जुवानीबाट। यहाँको शुभ नाम? अर्जुन महतो। खाना खानु भएको छैन अर्जुनजी? कति सानो छोले बोल्नु भएको त? खाना खाएर पनि सानो सानो आवाजले बोल्नु भएको कि भनेर कि। अनि कतिको सुन्नुहुन्छ अर्पण शुभ साँझ? सुन्नुहुन्छ? कसलाई सम्झिन मन लाग्यो आज? हुन्छ अहिले भने छुटौँ, नमस्कार। अर्पण शुभ साँझको व्यवसायमा छौँ हामी र तपाईँसँग राम्रोसँग कुराकानी आज हुन सकिराखेको छैन, तैपनि तपाईँ आउँदै गर्नुहोस्, अन्तिमसम्ममा राम्रोसँग कुराकानी हुन्छ कि आशा गरौँ। 0055 63 332 बाटो तपाईँको लागि खुल्लै छ। यति बेला फेरि पनि अर्पण शुभ साँझको व्यवसायमा तपाईँकै लागि अर्को एउटा भाकालाई अगाडि जोड्छु। तिमी छौ र यो बोली सुनिन्छ, नत्र भने सास भित्रै कुनिन्छ। तिम्रो कसम सानो मेरो मोटो भनेकै तिमी हौ, तिमीले छोडे मत कहाँ जानु। यो बोली सुनिन्छ नत्र भने सास भित्रै कुनिन्छ, तिम्रो कसम सानो मेरो मोटो भनेकै तिमी हौ, तिमीले छोडे मत कहाँ जानु। मेरो मोटो भनेकै तिमी हौ, तिमीले छोडे मत कहाँ जानु। तपाईँको मनलाई छुने खालको भाका हामीले प्रस्तुत गरिसकेका छौँ। अरू पनि शुभ साँझको व्यवसाय तपाईँ सुनिराख्नु भएको छ। आज त्यति मजा लागिराखेको छैन, तपाईँसँग राम्रोसँग कुराकानी गर्न पाइराखेका छैनौँ, अलिकति फोनमा समस्या हो कि जस्तो लागिराखेको छ। र कोही साथी आउनु भएको छ भन्ने सङ्केत मिलिया छ, उहाँलाई स्वागत गर्छु। हेलो, हेलो, हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर? म पदमपुर आठबाट हो, रामेश्वर कुमार। पदमपुर आठबाट के भन्नु पऱ्यो? रामेश्वर कुमार हो। रामेश्वर कुमार, हजुर। रामेश्वर जीसँग चाहिँ एकदम पुरा रूपमा एकदम स्पष्ट आवाजमा कुराकानी गर्न पाइयो, हजुर। अनि के छ रामेश्वर जी पदमपुरतिरको हालखबर? पदमपुरतिरको हालखबर दिदी सबै ठिकै छ, अहिले यतातिर गर्मी बढ्यो हा। के गर्नु, गर्मी सबैतिर छ है, हजुर सबैतिर। आज हरपर शुभ साथमा पहिलो पटक हो कि क्या हो फोन गर्नु भाइ? हजुर पहिलो पटक हो। कतिको सुन्नुहुन्छ कार्यक्रम? एकदमै सुन्छु म कार्यक्रमहरू, मनपर्छ। हजुर मन ल, यस्तै गरी सधैँभरि सुन्नुहोस्, माया गर्नुहोस् है। अनि खाना खानु भयो त? हजुर भर्खरै खाएर अनि बसिरहेको, प्रोग्राम रहेछ अब एफएम खोलेको, अनि ट्राई पनि गऱ्यो अनि लागिहाल्यो है। हजुर ल ठिक छ, फेरि भोलिका दिनहरूमा पनि आउनुहोस् है। कसलाई सम्झिनुहुन्छ आज? मेरो बुवा मम्मीहरूलाई अनि भाइ राम हो, अनि साथी अमृत चौधरी, अमित चौधरी, अनि मलेसियामा बस्ने रमेश कुमार, अनि साउदीमा बस्ने कान्छालाई, अनि मलाई चिन्ने नचिन्ने सम्पूर्ण साथीहरू। हुन्छ अहिले भने छुटौँ है। नमस्कार। नमस्कार, रामेश्वरजी आउनु भएको थियो पदमपुरबाट, र अर्पण शुभ साँझको व्यवसायमा तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 0055 63 33 32 बाटो तपाईँको लागि बिल्कुलै खुल्ला छ। धेरै समय पनि छैन अब हामीसँग, तपाईँ आउनुहोला फटाफट फोन गर्नुहोला। कोही साथी आइसक्नु भएको छ? हेलो, हेलो, हजुर नमस्कार। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर सिद्धिबाट, सिद्धि दुईबाट पूर्ण गुरुङ। पूर्ण गुरुङ सिद्धिबाट, हजुर। धेरै समय पछाडि सिद्धिबाट फोन आयो आज। हजुर हजुर म नयाँ कलर हो, आज पहिलो पटक नै हो कि जस्तो लाग्यो मलाई पनि है। हजुर त्यो आज पहिलो चोटी। के गर्नुहुन्छ तपाईँ? हजुर बसी बसाउ। बसी बसाउ छ, अनि फोन त पहिलो पटक गर्नुभयो, कार्यक्रम चाहिँ कतिको सुन्नुहुन्थ्यो? काम कार्यक्रम त म डेली सुन्छु, कालिका मेरो फेभरेट हो। हजुर म डेली सुनिन्छु, कालिका एफएम मेरो फेभरेट हो। अनि यो कालिका एफएम हो त? हजुर रेडियो अर्पण होइन? नै रेडियो अर्पण नि सुन्छु, कालिका एफएम पनि सुन्छु, म हर ऊ सुनिराख्छु। जे भए पनि रेडियो अर्पणमा आउनु भएको छ, म त झुक्किनु भयो कि भनेर कि। हजुर अनि कसलाई सम्झिनुहुन्छ अर्पण शुभ साँझ मार्फत आज? हजुर कसलाई सम्झिनुहुन्छ आज भनेको कि? मेरो काउले बस्नुहुने आमा बुवा, अनि घर ऊ चित्रसारी बस्नुहुने अङ्कल आन्टी, अनि मेरो परिवारहरू, अनि मेरा मलाई पूर्ण गुरुङ भनेर चिन्ने नचिन्ने सम्पूर्ण साथीहरू। हुन्छ अहिले भने छुटौँ है। हजुर हस् त नमस्कार। पूर्णजी आउनु भएको थियो सिद्धिबाट, र अर्पण शुभ साँझको व्यवसायको हामी अन्तमा आइसकेका छौँ। र भने कार्यक्रमबाट सुटिनुपर्छ, यतिन्जेलसम्म तपाईँले कार्यक्रम सुनेर बसिदिनु भयो तपाईँ सम्पूर्णलाई धन्यवाद छ। र यतिन्जेलसम्म जुन साथीहरूले फोन गर्नुभयो, प्रयास गर्नुभयो, तपाईँप्रति निकै नै आभारी छु। सुरुवातमा तपाईँसँग राम्रोसँग कुराकानी हुन सकेन, धेरै साथीहरू आउनु भएको थियो, तपाईँलाई धन्यवाद छ, र प्रयास गर्नुहुने तपाईँलाई पनि धन्यवाद छ। इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर तपाईँले साथ दिनुभयो। विश्वको जुन सुकै कुनामा रहेर तपाईँलाई पनि धन्यवाद छ। र यतिन्जेलसम्मकै प्राविधिक साथको लागि विष्णुलाई पनि धेरै धेरै धन्यवाद भन्दै अर्पण शुभ साँझको आजको यो व्यवसायबाट म प्रतीक्षा पनि छुटिन्छु। हवस् त, नमस्कार। छाती पर्छ तिम्रो मन दुखे, जानै देउला मायाले नपुगे, पागल बानी मर्छु होला तिमीले छोडी गए। सुप्रिया विश्वासघात भए, छाती पर्छ तिम्रो मन दुखे, जानै देउला मायाले नपुगे, पागल बानी मर्छु होला तिमीले छोडी गए। सुप्रिया विश्वासघात भए, मेरो मायामा विश्वासघात भए। अर्पण 104.5 मेगाहर्ट्ज। वाह बाजा सिरक ब्लैंड।